नमस्कार। अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 समयगाहसँगै इन्टरनेट लाइनमा www.radioarpan.com.np संसारभरै के साथ सुनिरहनु भएको बिहान 11 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब खबर विस्तारमा। एकीकृत माओवादीको केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ। पार्टीकाले पेरिस टाँडामा दिउँसो 3 बजे बैठक बस्न लागेको हो। पार्टीको विराटनगरमा सकिएको राष्ट्रिय सम्मेलनका विषयमा समीक्षा गर्न बैठक बस्न लागेको पार्टी प्रवक्ता दिननाथ शर्माले जानकारी दिनुभयो। आजको बैठकमा कार्यविभाजनका विषयमा पनि छलफल हुने प्रवक्ता शर्माले बताउनुभयो। यसैबीच केन्द्रीय समितिको बैठक बस्न अघि पदाधिकारीको बैठक बस्दैछ। केन्द्रीय समितिमा छलफल गर्ने एजेण्डा पार्टी नेता डाक्टर बाबुराम भट्टराई पक्षका नेताहरूलाई केन्द्रीय समितिमा लैजाने विषयमा पनि पदाधिकारी बैठकमा छलफल हुने भएको छ। संविधान सभाका अध्यक्ष सुभाष चन्द्र नेङ्माङले कूटनीतिक नियोगका अधिकारीसँग छलफल गर्नुहुने भएको छ। संविधान सभा भवन नयाँ वाणेश्वरमा दिउँसो 3 बजे अध्यक्ष नेङ्माङले छलफल गर्नुहुने भएको हो। भेटमा नेङ्माङले सभासदहरूलाई विदेश भ्रमणमा नबोलाउन नियोगका अधिकारीहरूसँग आग्रह गर्नुहुने भएको हो। सभासदहरू विदेश भ्रमणमा रहँदा संविधान निर्माणको काममा प्रभाव पर्ने र तोकिएको समयमा संविधान जारी गर्न कठिन हुने भएकाले विदेश भ्रमण रोक्न नियोगका अधिकारीहरू औपचारिक आग्रह गर्नुहुने भएको हो। यसअघि पनि नेङ्माङले सभासदहरूको विदेश भ्रमण रोक्न विभिन्न देशका राजदूत र कूटनीतिक नियोगका अधिकारीहरूसँग आग्रह गर्नुभएको थियो। गएको वैशाख 30 गते बसेको संविधान सभा बैठकमा नेङ्माङले संविधान निर्माण अवधिभर जिल्लामा समेत नगई राजधानीमा नै बसेर संविधान लेखनमा केन्द्रित हुन सभासदहरूलाई रुलिङ गर्नुभएको थियो। त्रिभुवन विश्वविद्यालयले जेठ 14 गते गर्ने भनेको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव जेठ 18 गतेलाई सारेको छ। विद्यार्थी संगठनसँग सहमति गर्न समय नपुगेकाले 18 गते चुनाव गर्ने गरी चुनावी कार्यतालिका सार्वजनिक गरेको त्रिभुवन विश्वविद्यालयका विद्यार्थी कल्याणकारी निर्देशनालयका महानिर्देशक गङ्गाबहादुर थापाले जानकारी दिनुभयो। त्रिवीले सार्वजनिक गरेको कार्यतालिका अनुसार 8 गते मतदाताको नामावली प्रकाशन गर्ने र 11 गते उम्मेद्वार दर्ता गर्ने मिति तोकिएको छ। नेविसङ्घ र एमाले निकट अनि राष्ट्रिय चुनावको पक्षमा भए पनि एकीकृत नेकपा माओवादी निकट अखिल क्रान्तिकारी सहितका 19 विद्यार्थी संगठनले भने सहमति नगरी चुनावको मिति तोकिएको भन्दै विरोध गर्दै आइरहेका छन्। भारतको लोकसभा चुनावको मतगणना जारी छ। मतगणनाको प्रारम्भिक नतिजामा भारतीय जनता पार्टी अगाडि देखिएको छ। सत्तारूढ कंग्रेस आई दोस्रो नम्बरमा छ। दिउँसोसम्म सबै क्षेत्रको मतपरिणाम सार्वजनिक भइसक्ने भारतीय संचार माध्यमले जनाएका छन्। 543 सिटका लागि 7 अप्रेलदेखि 12 मेसम्म 9 चरणमा भएको मतदानमा 55 करोडभन्दा बढी नागरिकले मतदान गरेका थिए। भारतीय चुनाव आयोगका अनुसार यो चुनावमा 66.4% मतदान भएको छ, जसमा पश्चिम बंगाल, ओडिसा र आन्ध्र प्रदेशमा सबैभन्दा बढी मतदान भएको छ। सरकार बनाउनका लागि 272 सिट आवश्यक पर्छ। मत सर्वेक्षणहरूले बीजेपीले चुनावमा बहुमत पाउने देखाएका थिए। प्रारम्भिक मतगणनाको परिणाम मत सर्वेक्षण अनुसार मिलेको छ। र चितवनको सौराहामा सारे प्रथम गैंडाकप फुटबल प्रतियोगितामा आजदेखि सेमी फाइनल चरणका खेल शुरू हुँदैछ। पहिलो सेमी फाइनलमा आज आयोजक सौराहा युवा समाज र हर्दी युवा समाज भन्धराबीच प्रतिस्पर्धा हुनेछ। आयोजक सौराहाले पहिलो खेलमा गैंडाकोट फुटबल क्लबलाई पराजित गर्दै सोझै सेमी फाइनलमा प्रवेश गरेको हो भने हर्दी युवा समाजले पहिलो खेलमा रामपुर फुटबल क्लब तथा क्वार्टर फाइनलमा यो स्टार काउसुतीलाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। खेल अपरान्ह 3 बजेपछि बागमुना सामुदायिक वनको चौरमा सुरु हुनेछ। दोस्रो सेमी फाइनलमा भने नारायणगढ फुटबल क्लब र स्टार स्पोर्ट क्लब गर्दी माडीबीच प्रतिस्पर्धा हुनेछ। आन्तरिक पर्यटन प्रबन्धन तथा दुर्लभ वन्यजन्तु संरक्षण गर्ने उद्देश्यका साथ सौरा युवा समाजले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल जेठ 5 गते हुनेछ। प्रतियोगिताको विजेताले 11 लाख 11,111 रुपियाँ नगदसहित गैंडाको मूर्ति पुरस्कार पाउनेछ भने दोस्रोलाई 55,555 रुपियाँसहित गैंडाको मूर्ति पुरस्कार प्रदान गरिने आइचोक सौरा युवा समाजका सचिव ईश्वर राणाले जानकारी दिनुभयो। हवस् त बिहान 11 बजेको अर्पण खबर सकियो। सुजिता हमाल बिदा भए, नमस्कार। यस अर्पण खबरको साथमा जय गलेश्वर रियल इस्टेट एन्ड हाउसिङ प्रालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत